नमस्कार छड्के सलाम आइपुग्यो लौरे दाई आज पनि झ्यामिथुरीको दलानमा ढ्याम्म शोभामाझी बसेर चाहिँ नि मिठा मिठा चाहिँ नि आवाजका गोलीहरू भरेर चाहिँ राइफलबाट ड्याम्म ड्याम्म पड्काउनलाई एकन झिकन मैदान यसमै छ मजा मजा पक्कै पनि छ। रेडियो तरङ्ग 107 छ, खबरमा खबर गफमा गफ पनि तपाईँको साथमा छ। प्राविधिक साथी मनबहादुर तामाङ पनि तपाईँको साथमा हुनुहुन्छ, मेरो पनि साथमा हुनुहुन्छ। पक्कै पनि हो www.radio.org क्लिक गर्नुभयो भने तपाईँ प्रोग्राम डाउनलोड पनि गर्न सक्नुहुन्छ र संसारभरि सुन्न पनि सक्नुहुन्छ। आज पनि मैले 8 गोली लोड गरेर आएको छ राइफलमा, चाहिँ आवाजका गोलीहरू चाहिँ मिठा मिठा चाहिँ सुरिला आवाजका गोलीहरू छन् तपाईँको कानसम्म पुर्याउँछ लौरे दाइले राइफल मार्फत चाहिँ पड्काएर चाहिँ अब सम्झी रुन देऊ। हुन त जिन्दगीमा चाहिँ अब सम्झेर रुने कुराहरू थुप्रै हुन सक्छन्, चाहिँ जीवनमा विगतमा चाहिँ घटेका घटनाहरू चाहिँ अथवा विगतका यादहरूलाई कोट्याउने भने आँखा कसका भरि सबैका भरिन्छन्, तर रोएर मात्रै समस्याको समाधान त हुँदैन चाहिँ होइन। त्यस कारणले चाहिँ सम्झेर रुने भन्दा पनि चाहिँ अब के गर्ने भन्ने कुरालाई सोच्दाखेरि चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ र जिन्दगी अगाडि बढ्छ जस्तो लाग्छ। आजको पहिलो गोली पनि पड्काउँ जस्तो लाग्यो प्रेम लानी छाने मगर अनि विष्णु माझीको आवाजमा। रामु नेपाल अनि त्यस्तै हुनुहुन्छ प्रेम लस्तारी र प्रेम लामी छाने मगरको शब्द सिर्जनालाई सिर्जनामा आजको पहिलो गोली पनि मैले पड्कायो। पिरानीमा बैरी कैसा राख हो, बैरी कैसा राख हो, तिम्रो माया ध्यानमा खराब हो, सम्झिरो नदेऊ, सम्झिरो नदेऊ, छोड्यो मलाई तिम्रै हुँ भन्नेले एक्लै हुन देऊ, बैरी कैसा राख हो, तिम्रो माया जन्मासिनी धारा हो, सम्झिरो नदेऊ, सम्झिरो नदेऊ, छोड्यो मलाई तिम्रै हुँ भन्नेले एक्लै हुँ फलाउन तिमले खोजे, अनुमति लिएरै मैले पड्काएको थियो चाहिँ नि आजको पहिलो गोली पनि चाहिँ नि अब फेरि चाहिँ नि अलिकति चाहिँ नि भनौँ न चाहिँ मान्छेको चाहिँ नि जिन्दगीको विषयमा चाहिँ कता कता चाहिँ चर्चा गर्न मन लाग्छ मलाई पनि यस्तै त हो नि जिन्दगी भनेको छ नि सबैको त्यस्तै होला चाहिँ नि दुःख सुख चाहिँ नि मैला जस्तै होला चाहिँ नि मान्छेलाई होइन पिर पर्दाखेरि त्यत्तिकै चाहिँ छाती चर्किन्छ होला चाहिँ नि अर्थात् चाहिँ खुसी हुँदाखेरि मान्छेको मन त्यत्तिकै प्रफुल्लित हुन्छ होला अनुभूति गरेर थाहा पाउने कुराहरू हुन् होइन अथवा कोही चाहिँ नि प्रेममा चाहिँ नि विहल होलान् अथवा कोही चाहिँ नि मान्छे चाहिँ नि धन सम्पत्ति कमाउन नसकेर चिन्तित होलान् कसैलाई मान मर्दन भयो भन्ने पिर होला कसैले चाहिँ नि होइन नाम कमाउन सकिएन भन्ने चिन्ता होला यो मान्छेलाई चिन्ताले कहिले पनि छोड्दैन लोभको भाँडो कहिले भरिँदैन यस्तै हो तर जिन्दगी जस्तो छ त्यस्तै जान्छ भनेर चाहिँ बसेर पनि साध्य छैन चाहिँ त्यस कारणले के न के गर्छु भन्ने आज त बोकेर हिँड्नुपर्छ मान्छेले यस्तै हो अहिले फेरि अब दोस्रो आवाजको गोली पनि फायर गर्ने बेला भएको छ जलजलामा घाम बोलमा विष्णु खत्री र देवी घरती मगरको सुरिलो आवाजमा सुनिल बुढा मगर र विष्णु खत्रीकी शब्द सृजनालाई सृजनाको दोस्रो फायर पनि जाने लौरीले गरे है त हर रात तिम्रै दुईटा गोलीसम्म पड्काइसकेको छ चाहिँ लौरे दाइले झ्यामीदुरीको दलानमा सोफामाथि ड्याममा बसेर चाहिँ अब यस्तै हो चाहिँ एक कान दुई कान मैदान यसमै छ मजा मजा पक्कै पनि छ रेडियो अडियो 106.3 कार्बन उपत्यका आसपासको क्षेत्रमा सुनिरहनु भएको छ भने रेडियो तरङ्ग 107 छ खबरमा खबर गफमा गफ मार्फत पोखरा उपत्यका आसपासका क्षेत्रमा सुनिरहनु भएको छ झ्यामीदुरी लौरे दाइले चाहिँ तेह्र घरी गुन्द्रीमाथि बस्न छोडेर अहिले सोफामाथि ड्याममा बसेर चाहिँ राइफलमा भरेका गोलीका आवाजका गोलीहरू चाहिँ पड्काउँदैछ अब फेरि दोस्रो गोली तेस्रो गोली पड्काउने बेला भइसक्यो चाहिँ नि भनौँ न जीवनमा मान्छेले गल्ती गर्छ गल्ती दोहोरिरह्यो भने राम्रो हुँदैन चाहिँ नि एउटा गल्तीसम्मलाई दोस्रो गल्तीसम्मलाई मान्छेले माफ गर्न सक्छ तेस्रो पनि गल्ती गर्न थाल्यो भने चाहिँ नि अनि त्यहाँनिर चाहिँ नि मान्छेले प्रश्न उठाउन थाल्छ गल्तीमाथि गल्ती किन भयो भनेर त्यस कारणले अब हाम्रो मुलुकमा पनि त्यस्ता गल्तीहरू थुप्रै भएका छन् गल्तीमाथि गल्ती भइरहेको छ चाहिँ नि होइन अब त्यस कारणले सबै ठाउँमा चाहिँ चुपै लागेर बस्नुपर्छ भन्ने पनि होइन चाहिँ नि अब चुप नलागेर पनि अवस्था चाहिँ नि त्यस्तै छ चाहिँ नि चुप लागेर बसिरहनु पर्ने अवस्था मात्र पनि होइन चुप नलाग्दाखेरि पनि केही होला जस्तो नलागेपछि मान्छे चुपै लागेर मात्रै बस्ने अवस्था पनि सिर्जना हुनसक्छ यस्तै हो मायाका कुराहरूमा पनि यस्तै हुन्छन् चाहिँ नि होइन गल्ती गरेर चाहिँ नि अथवा चाहिँ नि गल्ती के गरेर गल्ती गरियो भन्ने खालको कुरा हुनसक्छ अहिले नेपाली जनताहरूले चाहिँ होइन 6-1 जनालाई चाहिँ कतै हामीले चाहिँ भोट हालेर चाहिँ अब सभासदमा बनाएर चाहिँ गल्ती गऱ्यौँ कि भन्ने आवाज पनि भइरहेको होला होइन अब त्यस यदि चाहिँ नि अब जेठ 14 संविधान दिएनन् भने चाहिँ फेरि चाहिँ चुनावमा उड्दाखेरि तिमीहरूलाई त दिउँला नि चाहिँ भोट भन्ने यहाँ बाटो पनि छ यस्तै हो होइन अब यहाँ मया गरेको चाहिँ गल्ती गरेको कुरा गर्दै हुनुहुन्छ चाहिँ नि खुमन अधिकारी र कृष्ण परियार सुनिल बुढा मगरको शब्द सिर्जना लय सिर्जनाको यो मिठो भाका आजको तेस्रो कोसेली पनि लौरे दाइले राइफलबाट चाहिँ फायर गर्यो आशु पिएर मान्छेलाई चाहिँ खुसी चाहिन्छ, हाँसो चाहिन्छ, होइन कहिलेकाहीँ उमङ्ग पनि उमङ्गित हुन खोज्छ, मान्छेको मन तरङ्गित बनाउन पर्छ कहिलेकाहीँ मनलाई, होइन त्यो गर्दाखेरि उत्साह जाँगर चाहिँ नि अलिकति चाहिँ सिर्जना भएर आउँछ जाने, मान्छे कहिलेकाहीँ थकित हुन्छ जाने, जीवनमा केही नगरौँ जस्तो पनि लाग्छ मान्छेलाई, हुन त जाने अब जीवन मृत्यु भन्ने कुरो सहज चिज त होइन जाने, रै पनि जाने मान्छेले कहिलेकाहीँ मृत्युलाई सम्झेला चाहिँ नि, अथवा चाहिँ होइन यो जन्ममा चाहिँ मैले राम्रो काम गर्न सकिनँ भन्ने खालको पनि कुरो लाग्न सक्छ मान्छेलाई, त्यस कारणले जाने यी मृत्यु बिर्साउने कुराहरू चाहिँ नि होइन मान्छेले चाहिँ जिन्दगी कटाउने मेलोमा चाहिँ राम्रा राम्रा कुराहरू अथवा चाहिँ उत्साहित हुने कुराहरू, रमाइलो गर्ने कुराहरू, मनलाई तरङ्गित गर्ने कुराहरू गर्न खोज्छ। यहाँ पनि चाहिँ नि रोधी घरमा बस्ने कि भन्ने खालको कुरो छ धाना गुरुङका शर्मिला गुरुङको, अब धाना गुरुङको शब्द सृजनालाई सृजनामा अहिले भने यो असाध्यै चाहिँ रमाइलो सालै जो चाहिँ नि दोहोरी भाकाको चाहिँ नि गोली पड्काइयो लौरी गाइने राखेको भए मैदान यसमै छ मजा। फेरि पनि स्वागत, अभिवादन। तेह्र घरी गुन्द्री माथि बस्न छोडेर चाहिँ अहिले ड्याम सोफामाथि बसेको छ, अनि चाहिँ ड्याङ ड्याङ चाहिँ आवाजको गोलीहरू पड्काइरहन्छ लौरी दाइले चाहिँ होइन रेडियो तरङ्ग मार्फत चाहिँ पोखरा उपत्यका आसपासको क्षेत्रमा, अनि रेडियो अडियो मार्फत काठमाडौँ उपत्यका आसपासको क्षेत्रमा। ज्यू प्राविधिक साथी मनबहादुर तामाङले साथ दिइराख्नु भएको छ। अब हुन त चाहिँ नि मान्छेले चाहिँ नि उही भन्न त उही कथा कहानीहरूमा चाहिँ नि वायुपङ्खी घोडाका कुराहरू हुन्थे चाहिँ नि, अथवा सुनका भौँराका कुराहरू हुन्थे चाहिँ नि होइन, ऊ बाजेले चाहिँ नि हामीलाई सानो सानो कथा सुनाएको बेलामा चाहिँ नि त्यो राक्षसनीको चाहिँ नि आत्मा चाहिँ नि त्यो एउटा सुनको भमरामा चाहिँ बसेको रहेछ अरे, अनि त्यो सुनको भमरालाई मिचेपछि त्यो राक्षसनी चाहिँ डङ्ग्राङ ढालेछ अरे, त्यसको ढलेको आवाज चाहिँ नि एकदमै कहाँ कहाँ चाहिँसम्म चाहिँ सुनिएछ अरे, यस्ता खालका कथाहरू सुन्न पाइन्थ्यो अहिले सिर्जनामा। फेरि चाहिँ नि सुनका भमराका जनी वायुपङ्खी घोडाका कुराहरू पनि आउँछन्। यस्तै हो चाहिँ नि अब तिलक परि हेर देवी घरती मगरले सुनको भमराको कुरा गर्दै हुनुहुन्छ विनोद बाजुरेली र लक्ष्मण ओलीको शब्द सृजनालाई सृजनामा आजको पाँचौँ फायर पनि चाहिँ नि गर्न मन लाग्यो लौरेलाई चाहिँ नि ड्याङ्गी पड्काइदिइहालौँ है त माया खोज्नु हृदयमा छाया खोज्नु वनमा हो छाया खोज्नु वनमा छोडी जाने जाओस् तर सम्झना छ मनमा हो सम्झना छ मनमा माया जाला हो मेचीदेखि पछि महाकालीसम्मका हाम्रा भाकाहरू चाहिँ नि बडा चाहिँ नि रमाइला भाकाहरू छन्, चाहिँ नि मनलाई तरङ्गित गराउने भाकाहरू छन् होइन। त्यसमा चाहिँ नि भरिने चाहिँ नि बाजाका तालहरू चाहिँ नि भनौँ बाजाका चाहिँ नि अथवा धुनहरूले चाहिँ नि मनलाई उमङ्गित गराउँछ पक्कै पनि हो चाहिँ नि। कता कता चाहिँ नि जीवन बिर्साइदिन्छ चाहिँ नि होइन, कर्तव्य चाहिँ बिर्सिनु हुँदैन चाहिँ वास्तवमा भन्ने हो भने चाहिँ, तर एकछिनलाई चाहिँ नि दुःख बिर्सिन्छ त पक्कै पनि बिर्साउँछ चाहिँ नि। सङ्गीत भनेको चिजै त्यस्तो हो, पक्कै पनि हो। अब फेरि चाहिँ नि यो भन्छ नि चाहिँ नि मुन्छेको आँखा हो भन्छ, आँखाले राम्रो चिज देख्न खोज्छ तर कहिलेकाहीँ राम्रो चिज देख्छु भन्दा भन्दै पनि नराम्रो चिज पनि मुन्छेले देख्नुपर्ने बाध्यता हुन्छ चाहिँ, त्यस्ता बाध्यात्मक अवस्थाहरूको सिर्जना हुन्छ। अब किन नजर जान्छ पराईमा, साँच्चीकै चाहिँ नि नजर पराईमा किन जान्छ त चाहिँ नि मलाई पनि थाहा छैन। राजु परिया र देवी घरती मगरलाई सोध्नुपर्छ। तिलक परिया र लक्ष्मण ओलीको शब्द सृजनालाई सृजनाको आजको छैठौँ आवाजको गोली पनि छ नि लौरीले चाहिँ राइफलबाट पड्कायो है त। स्वागत अभिवादन फेरि पनि जाने झ्यामी दुरीको दलानमा तपाईँलाई चाहिँ रेडियो अडियो 106.3 काठमाडौँ उपत्यका आसपासको क्षेत्रमा सुनिरहनु भएको छ। त्यस्तै रेडियो तरङ्ग 107.6 खबरमा खबर गफमा गफ मार्फत पोखरा उपत्यका आसपासको क्षेत्रमा सुनिरहनु भएको छ झ्यामी दुरी। www.radio.org क्लिक गर्नु भने प्रोग्राम डाउनलोड गर्न सक्नुहुन्छ। त्यस्तै चाहिँ तपाईँले संसारमा संसारभरि सुन्न सक्नुहुन्छ। ज्यू अब फेरि चाहिँ नि सातौँ गोली पनि पड्काउनुपर्छ लौरी दाइले चाहिँ नि होइन। अब के भन्छ नि, अब कसको चाहना कसलाई के थाहा हुन्छ र चाहना त थाहा थाहा हुँदैन, सोधे मात्र थाहा हुन्छ होइन। उही भन्छ नि झन् मोया जाल अथवा चाहिँ नि प्रेममा चाहिँ नि पर्ने मान्छेले छ नि कहिले काहीँ चाहिँ अलिकति ढिला गऱ्यो भने चाहिँ त्यो आफूले चाहेको चिज चाहिँ अर्कैको हातमा पर्छ अरे जाने होइन। तापकीमा आएको मासु पनि जाने उमुकेर चाहिँ खोलामै पुग्छ अरे भने जस्तो चाहिँ कहिलेकाहीँ मान्छेले चाहिँ थोरै समय ढिला गर्दाखेरि चाहिँ आफ्नो चाहनाको कुराहरू प्राप्त गर्न चाहिँ नसकेर चाहिँ जिन्दगीभरि चाहिँ पछुताएर बस्नु परेका अवस्थाहरू पनि होलान् चाहिँ, त्यस्ता कोही भुक्तभोगी भोगीहरू पनि होलान् होइन। त्यस कारणले चाहिँ अब कसैको चाहना बुझ्नको निम्ति कसैको मन बुझ्नको लागि सोध्नुपर्छ, घुलमेल हुनुपर्छ, त्यति नगरिकन चाहिँ कसैको मनको कुरा थाहा हुँदैन। भन सानो के चाहेकी छौ, वास्तवमा चाहिँ नि चाहेको कुरा चाहिँ अब सबैले पुरा गरिदिन नसक्लान्, तर पनि चाहिँ नि चाहेको कुरा चाहिँ यो छ भनेर चाहिँ आफ्नो मनको चाहत त राख्न सकिन्छ नि, भगै पनि हो। रामजी खाँड र कृष्ण अकेली अनि त्यस्तै मुना थापा मगर चाहिँ यहाँ यस्तै यस्तै कुरो गर्दै हुनुहुन्छ। कृष्ण अकेली र शिव अकेलीको शब्द सृजना लय सृजनाको यो मिठो भाका पनि लौरे दाइले चाहिँ अब यहाँ झ्यामै दोरीमा चाहिँ नि सोफामाथि बसेर राइफल मार्फत चाहिँ नि पड्काउने सुरु गरे सिका। Bye. बाटोलाई कता डोराउने छ नि, अथवा जीवनलाई चाहिँ नि तहस नहस गर्ने कि जीवनलाई सदुपयोग गर्ने कि जीवनलाई चाहिँ एउटा सामाजिक सेवामा चाहिँ नि व्यतीत गर्ने हो कि चाहिँ नि, अथवा जीवन परिवारप्रति समर्पित गर्ने हो, अथवा मायामा समर्पित गर्ने हो, साहित्यमा समर्पित गर्ने हो, कलामा समर्पित गर्ने हो, के हो त्यो चाहिँ वास्तवमा चाहिँ नि आफ्नै हातमा हुन्छ चाहिँ, तपाईँले आफ्नो जिन्दगीलाई कता डोराएर लिएर जान चाहनुहुन्छ होइन भन्न त मान्छेले भाग्यमा जे छ त्यही भइन्छ भन्छ चाहिँ, तर सबै कुरा भाग्यलाई भर गरेर पनि हुँदैन, कतिपय कुराहरूलाई चाहिँ आफूले पनि अगाडि बढाउनु पर्छ, अनि मात्रै चाहिँ त्यहाँ भाग्यले पनि साथ दिने कुराहरू आउँछन् चाहिँ होइन, डोकोमा दुध दोएर कहाँ अडिन्छ र भाग्य छ भनेर, चाल्नुमा दुध दोएर कहाँ अडिन्छ र, त्यस्तै हो। आजको अन्तिम फायर पनि गर्ने बेला भइसकेको छ, समयले चाहिँ नेटो काटेको सङ्केत प्राप्त भइसकेको छ, अब जान्दा जान्दै चाहिँ आजको आठौँ फायर चाहिँ गरेर चाहिँ लाउरे दाइले विदा माग्छ चाहिँ, एउटा आत्मा छ बोलको यो मिठो भाका पशुपति शर्मा र विष्णु माझीको आवाजमा, पशुपति शर्मा कि शब्द सृजना लय सृजना को चाहिँ नि यो आजको चाहिँ नि आवाजको गोली चाहिँ नि फायर गर्छ लौरे दाइले, र चाहिँ नि छड्के सलाम नमस्कार पनि भन्छ, भोलि भेटौँला, छड्के सलाम नमस्कार।